फेरो र फेरो मेरो अन्धारो पारि गयो, फेरो र फेरो मेरो अन्धारो पारि गयो, सुकाई मूल फूल निमोठी धारी गयो। उम्लन्छ यो छाती भित्र व्यथा असह्य भई, उम्लन्छ यो छाती भित्र व्यथा असह्य भई, गह भरिन्छ आँसुले रात दिन सधैँ, आशाको घर मेरो अँध्यारो परि गयो, आशाको घर मेरो अँध्यारो परि गयो। बिलौना यो मनको निखरने कहिले होला, बिलौना यो मनको निखरने कहिले होला, यो जुनीमा सुगन्धी हवा बहने कहिले होला, के को बदला ली अँध्यारो परि गयो, फेरो र फेरो